पिला माथि ताडी गाजन गाडी होइ कठै न ओइली फुलका गाडीको सिटो तल तिला माथि ताडी बस्ने ठाउँ खाली नै कठै न ओइली फुलका बाडी फुल न चुडै फुलका बाडी अर्को फुल भेटायो भन्यो माथी ताडी हल्काको माल्दै सै कठै न ओइले फुलको बाडी मेरो मुटु होइ सोच्दो खाल खेल्न दिए तल तिला माथि ताडी पानीको ताल रहेछै कठै न ओइले फुलको बाडी माझीलाई खाल खेल्न दिए तल तिला माथि ताडी पानीको ताल रहेछै कठै न ओइले फुलको बाडी माझीलाई खाल खेल्न दिए माथि ताडी पानीको ताल रहेछै कठै न ओइले फुलको बाडी खाल खेलै तालकामा छ तल तिला माथि ताडी पानी नसुकाइ कठै न ओइले फुलको बाडी खाल खेलै तालकामा छ तल तिला माथि ताडी सुकाई कटै न ओइले फुलको बाडी देख्या जति पाइदो काछ तल तिला माथि ताडी चित्ता न दुखाई कटै न ओइले फुलको बाडी देख्या जति पाइदो काछ तल तिला माथि ताडी चित्ता न दुखाई कटै ओइले फुलको बाडी देख्या जति पाइदो काछ तल तिला माथि ताडी चित्ता न दुखाइ कटै न ओइले फुलको माथि ताडे मुल्ले तिरी कन कठै न ओइले फुलका बाडी पाइदैन जुन तारा किन तल तिला माथि ताडे मुल्ले तिरी कन कठै न ओइले फुलका बाडी मुटु दिन सकिन्छ के तल तिला माथि ताडे चिरी कन कठै न ओइले फुलका बाडी मुटु दिन सकिन्छ के तल तिला माथि ताडी छाती चिरी कन कठै न ओइले फुलका बाडी मुटु दिन सकिन्छ के तल तिला माथि ताडी चिरी कन कठै न ओइले फुलका बाडी साडादै हेरुला बरु तल तिला माथि ताडी खल्किरहै जुन कठै न ओइले फुलका बाडी साडादै हेरुला बरु तल तिला माथि ताडी खल्किरहै जुन न ओइले फुलका बाडी सुन्नु भई बजाउनु होइन तल तिला माथि ताडी बाँसुरीका धुन कठै न ओइले फुलका बाडी सुन्नु भई बजाउनु होइन तल तिला माथि ताडी बाँसुरीका धुन कठै ओइले फुलका बाडी सुन्नु भई बजाउनु भई नै तल तिला बजाउनु भई नै तल तिला माथि ताडी बाँसुरीका धुन कठै नभुइली फुल।